नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठीक यसै समयमा यस रेडियो सहित देश विदेशका 11 रेडियोहरूबाट प्रसारण हुने गर्दछ। साथै 1 दर्जन भन्दा बढी अनलाइनबाट पनि नयाँ पुराना अङ्क 24 घण्टा सुन्न सकिनेछ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबर गत हप्ता विद्युत नभएका कारण प्रसारण गर्न नसकेकोमा क्षमा प्रार्थी छौ। यसर्थ आज हामी गत हप्ता प्रसारण हुनुपर्ने 216 श्रृङ्खला लिएर उपस्थित भएका छौ। त आज हामी प्रस्तुत गर्नेछौ गत 9 वर्षदेखि ओजेलमा परेको गुल्मी जुनिया गाविसका युवाहरूको विकास निर्माण सम्बन्धी चर्चा, अनि गुल्मी नेटकका एक मृगौला पीडितका परिवारद्वारा सहयोगको अपील सम्बन्धी खबर, र नियमित स्तम्भ जीवनको गोरेटोमा जबरजस्ती विवाह भएको दोस्रो दिनमै ज्यान हालेकी युवतीको कथा व्यथा सुनाउने छौ। त अबको पौनी 1 घण्टा हामीसँगै रहनुहोला। सर्वप्रथम सहयोग सम्बन्धी खबर सुनौ सहयोगदाताकै आवाजमा। मेरो देवीराम खनाल, म पूर्व प्रहरी संगठन जिल्ला कार्य समितिको सचिव। हामीले ओजेलका खबरबाट एउटा पुर्कोट द घर भएर यस रेसुङ्गा नगरपालिका वार्ड नम्बर 10 अन्तर्गत एउटा पिपलका बुटा मुनि बस्दै आउनु भएको रुमी विश्वकर्मा ओजेलका खबरमा रोएर, मैले खान पाइनँ, कुनै संघ संस्था पनि रहन्छन् यहाँ, मलाई चाहिँ मेरो बच्चा बच्चीले केही खान पाएनन् भनेर उहाँले अलाप विलाप गरेको हाम्रो यस संगठनका अध्यक्ष एवं प्रसाद श्रेष्ठजी समेतले सुन्नु भएको र हामीले एउटा विश्लेषण गर्यौं। अब यो देशमा यस्तो नाङ्गो भोको रहने व्यक्तिहरूलाई हेर्ने हामी पनि संस्था हो, हामीले पनि हेर्नुपर्छ, हामीले पनि एउटा मानवीय नाताले हामीले जति सकिन्छ हामीले सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले हामीले सल्लाह गरेर हामीले 1 कट्टा चामल, दाल, तेल, आलु यथाशक्य हामीले ल्याइदिएर आएका छौँ। उहाँलाई हाम्रो यस संगठनका अध्यक्ष ओम प्रसाद श्रेष्ठज्यूले हस्तान्तरण गरिदिनु हुन, म हार्दिक अनुरोध गर्दछु। हामी यति बेला गुल्मीको सदरमुकाम तमगास स्थित चारी खोलामा छौ। गत हप्ता हामीले यी रुबी विश्वकर्मा भोकै बस्नु परेको खबर प्रसारण गरेका थियौं ओजेल खबरमा। त्यो सुनेर पूर्व प्रहरी संगठन ओम प्रकाश श्रेष्ठ लगायत यहाँ कार्य समितिका सदस्य आउनु भएको छ। यहाँहरूलाई दाल, चामल, चिनी प्रदान गर्नुभएको छ। दिदी, केही सहयोग हुँदै छैन? अवश्य पनि हुन्छ, अवश्य पनि हुन्छ। तपाईँले यो सुनेर तपाईँको मन खायो होइन ओम प्रकाश श्रेष्ठजी? धन्यवाद पत्रकारज्यू। हरले योभन्दा अगाडि विभिन्न अब यो समाजमा भएका गरिब विपन्न परिवारलाई गरेको अब यो ग्राहक संकलन कार्यक्रम अन्तर्गतै होला जुन यो कार्यक्रम सञ्चालन गर्नुभएको थियो। एफएम सुन्न पर्यो भने खोलिराखेका थिए। एकजना महिला एकदम रातको खोजीको लागि चिच्चाइ चिच्चाइ रोइरहनु भएको अनि तपाईँले उहाँको बारेमा उहाँलाई सम्झाइरहनु भएको गर्दाखेरिमा मलाई एकदम मन खायो। हामी पनि एउटा सामाजिक सेवा गर्ने उद्देश्यले गठन भएको यो संस्था, हामीले पनि केही गर्नुपर्छ। हुन त हामी त धनी संस्था त होइन, तर धनी नभए पनि कोही हामी त टन्न खाएका छौँ। भोको मान्छे यसरी महिलाहरू रोएको राम्रो होइन साथी, हामी पनि केही सहयोग गर्नुपर्छ भनेर बिहान केही सल्लाह गरेर आफ्नो आर्थिक क्षमता अनुसार केही रात जुटाएका हौ। यसको लागि तपाईँले अब एउटा गरिब विपन्न महिलाको लागि तपाईँले अब यो पत्रकार भएर यसरी दुःखमा हातेमालो गर्ने कार्यक्रम अगाडि बढाउनु भयो, यसको पुण्यको प्रभाव तपाईँलाई नै पुण्य हुनेछ। तपाईँले यो खबर प्रसारण नगरेको भए हामी थाहा नै पाउने थिएनौ। अब तपाईँले यो अवसर हामीलाई दिनुभयो, यसको लागि हरलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो पनि धेरै धेरै धन्यवाद छ। नेपाल प्रहरीका पूर्व प्रहरी जवान अथवा अधिकृत सबै जो हुनुहुन्छ, लोकबहादुर कुमारजी, तपाईँलाई गर्व लागेको छैन? एकदम धन्यवाद प्रेमजी। ओजेलको खबरमा तपाईँले जुन प्रसारण गरेको कार्यक्रम सुन्यौं, त्यो कार्यक्रम सुन्दाखेरि हामीलाई एकदम दुःख लाग्यो। एउटा महिला जसको श्रीमान पनि बितेको, यस्तो दुःख सुख र बाल बच्चालाई फिस्तिन नसकेको, खाना पनि नपाएको भनेर डाँको छोडेर रोएको सुन्दाखेरि हामी बिहान पूर्व प्रहरी संगठनका सदस्यहरू सबै अध्यक्ष लगायत सम्पूर्ण साथीहरू जम्मा भएर संस्थाले कतिसम्म सहयोग गर्न सकिन्छ भन्ने कुराले सरसल्लाह गरिएर सानो यसो हामीले उप उद्यम भनेर कार्यक्रम लिएर आएका छौँ। धेरै धेरै धन्यवाद। यहाँको शुभ नाम? मेरो शुभ नाम जगबहादुर श्री, र मैले प्रहरी संगठन, हजुर, म प्रहरी संगठनकै कार्य समिति काम गर्दैछु। र प्रेमज्यूलाई धेरै धेरै धन्यवाद, किनभने हिजो मैले यसरी सुने ओजेलका खबर, एकजना महिला रोइरहनु कसलाई रहनु भएको थियो, उहाँलाई केही हामीले राहत गर्न सक्छौ कि भन्ने राख्नु भएको थियो कुराहरू, त्यसमा हामीले सबैले समर्थन गरेर यो दिनै पर्छ भन्ने एउटा राहतको खोजी गरेर हामीले केही जुटाएर दिएका छौँ। धन्यवाद। नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति गुल्मी र यस संगठनका अध्यक्ष ओम प्रकाश श्रेष्ठ लगायत सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र यसरी नै सहयोग अन्यत्रबाट होस् भन्ने आग्रह गर्दै म यहाँबाट छुट्टिन चाहन्छु। धन्यवाद। हजुर नमस्कार, म एमन चुन्दरा, मेरो घर हुँगा गाविस वार्ड नम्बर 1 मा पर्दछ र यहाँ चारी खोलामा बस्नु हुने दिदीलाई एकदम दुःख परेको थियो र म त्यही घरमा आएर अहिले सहयोग गरिराखेको छु। म 600 रुपैयाँ सहयोग गरेको छु र यसै गरी यो ओझेलका खबर सुनेर बस्नु हुने सबैले यसै गरी सहयोग गरिदिनु होला भन्न चाहन्छु म। धन्यवाद। अब लागाउँ गुल्मी क्षेत्र नम्बर 1 को जुनिया गाविसका युवाहरूको गत 9 वर्षदेखि ओझेलमा परेको विकास निर्माण सम्बन्धी खबर तर्फ जुनिया गाविस वडा नम्बर 8 का युवाहरूले त्यस गाउँमा आफ्नै सिप मेहनेत्र लगानीमा गत 9 वर्षदेखि लघु जल विद्युत उत्पादन गरेर गाउँ उज्यालो पारेका छन्। त्यति मात्र होइन, त्यहाँका युवाहरूले मोटर बाटो र खानेपानी समेत आफैले ल्याएका छन्। यस सम्बन्धमा त्यस गाउँका तीनै युवाहरू मध्येका पीताम्बर भण्डारी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो नमस्कार, पीताम्बर नेउपानी जी बोल्नु भयो होइन त? हजुर सर, म हजुर पीताम्बर नेउपानी। हजुर, गुल्मीको जुनिया गाविस वडा नम्बर 9 चिदीपानी कैरल बोट होइन त घर तपाईँको? हजुर सर, वार्ड नम्बर 9। अहिले हाल त तपाईँ भारतको पुनामा हुनुहुन्छ होइन? तपाईँहरूको चिदीपानी कैरल बोट गाउँमा तपाईँहरू युवाहरूले नै गाउँ नै उज्यालो बनाउनु भएको छ, विद्युत आफै उत्पादन गरेर, अनि मोटर बाटो पनि आफ्नै मेहनत लैजानु भएको छ। त्यहाँ कुनै सरकारी निकायले हेरेन, कुनै राजनीतिक दलले हेरेन, अनि त्यसपछि तपाईँहरूले त्यहाँ स्वच्छ खानी पानी पनि युवाहरूकै पोरखमा लैजानु भएको छ, जुन तपाईँहरूले आजभन्दा 9 वर्ष अघिदेखि त्यसो गर्दै आउनु भएको छ। यो चाहिँ ओझेलमा परेको कारणले आज हामी तपाईँलाई सम्पर्कमा ल्याएका हौँ। हजुर सर, हामी यो आजभन्दा 9 वर्ष अगाडि हाम्रो यो राजनीतिक दल तपाईँहरू आजभन्दा 9 वर्ष अघि त कक्षा 8 पढ्ने विद्यार्थीहरूले सुरु गर्नुभयो होइन? विद्यालयमा पढ्दा पढ्दै अँध्यारो भएर होइन, टुकी बत्ती बालेर पढ्न निकै गाह्रो भएर सुरु गर्नुभयो होइन? को को साथीहरूले सुरु गर्नु भएको? हामी सर त्यतिखेर बाबुराम भण्डारी हुनुहुन्थ्यो, बाबुराम भण्डारीजी उहाँ हाम्रो जानेको मान्छे हुनुहुन्थ्यो, उहाँको आदेशमा हामीले उहाँले भन्नुभयो र उहाँबाट हामीले काम सुरु गरेका हौँ। अनि हुनुहुन्छ हरि भण्डारी हुनुहुन्छ, श्रीराम नेपानी हुनुहुन्छ, अनि नारायण भण्डारी हुनुहुन्छ, रामु भण्डारी हुनुहुन्छ, अनि म आफै भएँ। त्यति बेला त बुढापाकाहरूले यी केटाहरूले नचाहिने नचाहिने काम गरे भन्दा अलिक गिल्ली उडाएको थिए होला होइन? हजुर हजुर, धेरै भन्नुभयो उहाँहरूले, तब तिमीहरूले गर्ने केही होइन, त्यसमा खेत खनेका छौ, हुने काम गर्दैनौ, यसो गराऊ उसो गराऊ भन्दै हुनुहुन्थ्यो। उहाँको नै खासै पहिला हामीले सहयोग खान सकिरहेका थिएनौँ, पछि पछि उहाँले हामीले काम सुरु गरिसकेपछि, काम अगाडि बढाइसकेपछि उहाँहरू हामीले साथ पाउँदै गयौँ। अनि यो हामी 2062 साल चैत्र महिनामा देखि हामीले सुरु गरेका थियौँ। हामी स्थानीय स्कुल पढ्ने समयमा सर हामीले लाइटको अभावले गर्दाखेरि हामी साथी हरि भण्डारी, आफ्नो नदीलाल भण्डारी जी हुनुहुन्छ, उहाँले गर्दा नै हामी यसलाई अगाडि बढाएका थियौँ। नदीलाल भण्डारी जी हुनुहुन्छ, अनि राहुल नेपाने, नारायण नेपाने, भक्तिराम नेपाने, हरि भण्डारी, हामी 5 युवा हामी यसलाई काम सुरु गरेका थियौँ। अहिले बाबुराम भण्डारी जी कहाँ हुनुहुन्छ? बाबुराम भण्डारी अहिले घरमै हुनुहुन्छ सर, उहाँ अहिले सरकारीमा हुनुहुन्छ, सरकारी उहाँ आफ्नै पसल अनि पञ्चायत चलाउनुहुन्छ सर, उहाँ आफ्नै घरमा यो तपाईँहरूले कति लागतमा सुरु गर्नुभयो? त्यति बेला तपाईँहरू युवा कक्षा 8 पढ्ने विद्यार्थी हुनुहुन्थ्यो, तपाईँहरूसँग आर्थिक समस्या थियो होला, त्यो रकम चाहिँ सङ्कलन कसरी गरियो 65,000 रुपियाँ? सर हामीले गरायो, हामी सबै हामी आफैले गरियो, त्यति बेला हामीलाई बुवा दाई भाइ खासै सहयोग गर्नुभएको थिएन। बेला बेला मरम्मत पनि गर्न पर्छ होला, तपाईँहरूको कहिले काहीँ कुलो नहरहरू भत्किन्छ होला, तर सरकारी निकायबाट कुनै सहयोग चाहिँ भएको छैन होइन त? नाइँ सर, कुनै सहयोग भएको छैन, हाम्रो कुलो एकदम डर लाग्दो छ, हामी कुलोमा कुलोको बाटोमा जान छोरो पानी फर्काउन गयो, बजे छोरो फर्काउनु कि फर्काउन अपना गरी जान सजिलो डर लाग्दो, बरो हिँड्न नसकि अवस्थामा छ, हाम्रो कुरो विस्थापित भइसकेको छ सर, यसलाई यसलाई यसलाई निरन्तर गर्न यसलाई धेरै रकम लाग्ने अवस्थामा पुगिसकेको छ सर हजुरलाई। अनि यसबारे हाम्रो पोलिटिकल जटखण्डबाट रमेश राज भण्डारीजीले यसलाई अगाडि बढाइदिनु भएको, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी ओझेलका खबरबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो यो ओझेलमा परेको खबर तपाईँले हाम्रो ओझेलका खबरबाट देशसम्म पुर्याउनु सहयोग गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुनिया 9 को चिदीपानी कैरल बोटमा अझै तपाईँहरूले सरकारी निकाय वा अन्य दात्री संस्थाबाट सहयोग पाए के गरौँला भन्ने विचार गर्नुभएको छ? सर हामीले त अहिले सहयोग, हाम्रो मेन जरो भनेको हाम्रो अहिले सिँचाइको कुलो रहेको छ सर, हाम्रो कुलो एकदम बिग्रिसकेको छ, यसको लागि हामीले पहिला पनि पहल गरेका थियौँ, यसलाई कुनै सहयोग आएको छैन सर। अहिले त तपाईँ बल्ल 24 वर्षको भए भन्दै हुनुहुन्थ्यो मसँग, भनेपछि त्यति बेला 17-18 वर्षको युवा तपाईँ लगायतका बाबुराम भण्डारीले गर्नुभयो होइन? युवाहरूले चाह्यो भने जे पनि गर्न सकिँदो रहेछ होइन त, सकारात्मक कामहरू? हजुर सर, युवाहरू चाह्यो भने सर जे पनि गर्न सकिन्छ, आफ्नै गाउँमा बसेर जे पनि गर्न सकिन्छ सर, त्यसरी नआउनु छैन। अन्त्यमा के भन्न चाहनुहुन्छ? त्यसमा के भन्नुभयो सर्वप्रथम हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो हाम्रो नौ वर्ष पछाडि हाम्रो होटेलमा परेको यो हाम्रो विद्युत लाइट हजुरको बदलका खबरले हाम्रो प्रसारण गरिदिनु भयो, उहाँ तपाईँलाई धेरै धेरै मेरो धन्यवाद दिन चाहन्छु। लगायत साथलाई पल्लीको दिन ग्राहक भण्डारीलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँले पनि हामीलाई भन्नुभएको थियो होटेलमा परेका खबरलाई निरन्तर हजुरसँग पुर्याउन सफल रहनुभयो। अनि म राजेन्द्र भन्न चाहन्छु कि उहाँहरू पनि हामीलाई केही सहयोग गरिदिनु हुन्छ कि भन्ने आशा राखेको छु। एकतिर हाम्रो गाउँमा गएर अवलोकन गरिदिनुहोस् हाम्रो कुलोको लागि भन्न चाहन्छु। पक्कै पनि तपाईँहरूको गाउँको जुन युवाहरूको प्रगति छ त्यहाँका युवाहरूलाई प्रोत्साहित गर्नका लागि यहाँका राजनैतिक दल अनि त्यसपछि चाहिँ सरकारी निकायहरू पुग्न जरुरी छ। त्यसै गरी विभिन्न विद्यालयका विद्यार्थीहरू पनि त्यहाँका युवाहरूले गरेको प्रगतिलाई निहाल्न जान जरुरी छ, त्यसबाट उनीहरू प्रोत्साहित हुनेछन्। हुन्छ त यो तपाईँहरूको प्रगतिको खबर जो युवाहरूले गाउँ उज्यालो बनाए आफ्नै पौरखबाट आफ्नै मेहनतबाट आफ्नै लगानीमा र त्यसै गरी शुद्ध पानी पनि पिउने बनाए र गाउँमै मोटर बाटो लगे यो सकारात्मक खबरलाई सुनेर सबै जहाँ जहाँ जो जो युवाहरू हुनुहुन्छ त्यस गाउँमा संगठित भएर यस्तै सृजनशील काम गर्नुहोस् भन्दै अहिलेलाई पीताम्बर नेउपानेजी छुट्टी है त। हस् धन्यवाद। अब सुनौ गुल्मी नेटाका एकजना मृगौला पीडितका परिवारजनद्वारा सहयोगको अपिल सम्बन्धी यो रिपोर्ट। मेरो श्रीमानलाई बचाउनको लागि सारा दिदी बहिनी इष्टमित्र दाजुभाइ विदेश स्वदेशमा रहनुहुने इष्टमित्रहरूलाई म सहयोग माग्नको लागि नै म यो ओझेलको खबर बनाउन आएको। उहाँ हुनुहुन्थ्यो गुल्मीको नेटा गाविस वडा नम्बर 7 निवासी गोपाल परियारकी श्रीमती कमला परियार, जो यति बेला श्रीमानको जीवन रक्षाका लागि उहाँ ओझेलका खबरसम्म सहारा लिन आइपुग्नु भएको छ। उहाँलाई गुल्मीको नेटा गाविस वडा नम्बर 4 का दुर्गा विश्वकर्मा अनि जीवलाल पुन लगायतका समाजसेवीहरूले ओझेलका खबरसम्म ल्याइ पुर्याउनु भएको हो र यहाँ यति बेला तम्गासमा आएर रोइरहनु भएको छ। उहाँका श्रीमान गोपाल परियार आजभन्दा 2 वर्ष अगाडि वैदेशिक रोजगारका लागि कतारमा जानुभएको थियो तर दुर्भाग्य ऋण कार्यालय गएको खर्च समेत उठाउन सक्नु भएन। गएको 4 महिनामै उहाँ फर्केर आउनुभयो। उहाँको दुवै मृगौला फेल भएको कुरा स्वदेशमा आएर थाहा भयो। त्यसपछि हालसम्म उहाँले मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहनु भएको छ तर उपचार खर्च भने उहाँहरूको पुरै सम्पत्ति बेचेर पनि आउन नसक्ने अवस्था छ। त्यसैले उहाँको श्रीमानको जीवन रक्षा हुन्थ्यो कि भनेर सहारा लिन आउनुभएकी उहाँकी श्रीमती कमला परियारसँग हामी कुराकानी गर्न गइरहेका छौँ। हजुर नमस्कार। हजुर नमस्कार। के उपाय नभएपछि आउनु भएको हो? हजुर अहिले केही पनि छैन सर, अब भएको घर व्यथा अब भएको सबै सिद्धिसक्यो, घर जग्गा पनि केही पनि छैन। मेरो 2 बहिनी छोरी छन्, 2 बहिनी छोरीलाई मेरो पढाउने खुवाउने समेत मेरो उपाय छैन सर, सबै सिद्धिसकेको छ। जति बेला तपाईँको श्रीमान विदेश जानुभएको थियो जब बिरामी भएर फर्किनु भयो त्यति बेला यता तपाईँ फेरि सुत्केरी भएर फेरि तपाईँलाई अस्पतालसम्म ल्याउने खर्च पनि थिएन होइन त्यति बेला? हजुर हो सर, त्यति बेला श्रीमान हुनुहुन्छ काठमाडौँको हस्पिटलमा, म फेरि घरमा डेलिभरी हुन नसकेर तुरन्तै जिल्ला हस्पिटल ल्याइ पुर्याउनु भयो। जिल्ला हस्पिटलमा पनि सुत्केरी हुन नसकेर यहीँबाट तुरन्तै फेरि मलाई पाल्पासम्म पुर्याइदिएर बल्ल बच्चा मेरो जन्मिन सफल भएको हो सर। यहाँनिर नेटा गाविस वडा नम्बर 7 का समाजसेवी जीवलाल पुन हुनुहुन्छ, उहाँहरू पनि सहयोग जुट्न सक्छ कि भनेर हरेक विद्यालय हरेक व्यक्तिहरूसँग भेट्दै हिँड्नु भएको छ। अहिलेसम्म तपाईँहरूले के कति सहयोग उठाइसक्नु भएको छ? हाम्रो सहयोग त खासमै त्यति भएको छैन, अहिले धेरै सहयोग त भइराखेको छ अहिलेसम्म, तर खास हुन पर्ने सहयोग भएको छैन, अब हुन्छ कि भन्ने हिसाब पैसा जोगाड गर्न सकिन्छ कि भएर आएको छ। उहाँसँगै नेटा गाविस वडा नम्बर 6 का तारा विश्वकर्मा आउनु भएको छ, के छ विश्वकर्माजी उहाँको केही आयु उपाय छैन? अहिलेसम्म त उहाँको भएको पहिला चाहिँ त्यति नभएको होइन, अलिअलि भएको चाहिँ 2-3 वर्षसम्म उहाँले चाहिँ काठमाडौँमा बस्दाखेरि भएको सबै भइयो, अहिले केही छैन बाटोमै। अब उपाय केही नभएको कारणले हामी गाउँका बुद्धिजीवी भद्र भलाडीले लिएर उद्धार गर्ने कार्यक्रम यस बजेलको खबरमा लिएको छौँ। अहिले चाहिँ उहाँको त्यस्तो जीवन रक्षाको लागि आफ्नो व्यक्तिगत केही पनि छैन, तपाईँ हामी बाहेक अरू केही पनि छैन। दुर्गा विश्वकर्माजी उहाँको उपचारका लागि देश विदेशमा रहनुभएका नेटा गाविस दर्लिङ गाविस लगायतका अथवा देश विदेशमा रहनुभएका नेपालीहरूसँग के आग्रह गर्न चाहनुहुन्छ? देश विदेश रहनुभएका सम्पूर्णले यसै साइन र सुँगा ब्याङ्क गुल्मीको खाता नम्बर 008007008864455 र लास्टमा 1 भएको खाता नम्बरमा म पुनः दोहोऱ्याउन चाहन्छु, अङ्ग्रेजीमा भन्न चाहन्छु 008007000886445000001 मा यहाँहरूले रकम पठाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। जस्तो उहाँहरूले बुझ्नु भएन भने थप कुराहरू बुझ्न चाहनुभयो भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न। यदि यहाँहरू कसैले पनि खाता नम्बर सोध्नु पर्यो र उहाँको विषयमा गोपाल परियार र कमला परियारको परिवारको विषयमा उहाँको समस्याको विषयमा जान्न चाहनुभयो भने मेरो सम्पर्क नम्बर 97570641 वा 98573813 फोन गरी यहाँहरूले बुझ्न सक्नुहुनेछ र यहाँहरूको सहयोगको लागि म हार्दिक अनुरोध एवं धन्यवाद ज्ञापन गर्न चाहन्छु। उज्यालका खबर सुनेर बस्नुभएका आदरणीय श्रोता, वास्तवमा उहाँहरूको घरको अवस्था अत्यन्तै दयनीय छ। सम्पत्तिको नाममा एउटा झुपडी मात्र छ। गोपाल परियारकी श्रीमतीले दिनहुँ निमेक मजदुरी गरेर छोरछोरी पालिरहनु भएको छ। त्यसको अलावा उहाँलाई त्यत्रो खर्च चाहिएको छ, झन्डै 4 लाख भन्दा बढी। त्यो रकम नभए उहाँको श्रीमानको जीवन लीला चाहिने समाप्त हुने छ। कृपया यो सुनेर त्यस नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिनु हुन हामी पनि आग्रह गर्दै अन्तिममा के भन्न चाहनुहुन्छ देश विदेश रहेका दाजुभाइ दिदीबहिनीहरूलाई? म अन्तिममा मेरो यो दुःख सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरूको सानो सहयोगले मेरो श्रीमानको जीवन बाँच्छ भने हजुरहरूले जति सक्नुहुन्छ तपाईँको इच्छा दयाले पैसा रकमहरू तपाईँहरूले जुटाइदिनु होला। तपाईँहरूको सानो सहयोगले मेरो श्रीमानको जीवन बाँच्छ भने हजुरहरूलाई म त्यहाँभन्दा ठुलो भगवान्भन्दा ठुलो म देख्नेछु सोच्नेछु। कृपया दयावान श्रोता जसले उहाँको जुन बिलौना सुन्नु भएको छ उहाँको श्रीमानलाई बचाउनका लागि तपाईँ जति सक्नुहुन्छ त्यति सहयोग गर्नुहोला भन्दै उहाँसँगको यो कुराकानी यही बिटमार्न चाहन्छु। हस् त दिदी, है त हुन्छ। धन्यवाद हजुरलाई मलाई यहाँसम्म ल्याइ पुराण भयो, मलाई यो दुई चारवटा शब्द मेरो यो दुःखहरू सुनाइदिनु भयो, तपाईँलाई म धन्यवाद दिन्छु। हस् त धन्यवाद। हस् त धन्यवाद हजुर।